क्यानाडा नेपाल डट नेटमा तपाईँको छ। सम्पूर्ण श्रोतामा अभिवादन। यो कार्यक्रमको सञ्चालिका म हजुर अम्बिका, अर्थात मसँग मेरा अन्य टिम साथीहरू पनि हुनुहुन्छ र म हुँ तपाईँकै साथी अम्बिका। यसै गरी प्राविधिक मित्र लक्ष्मी अनि म दीपक पनि यहाँलाई हार्दिक स्वागत गर्छौ। नो टेन्सनमा हजुर पहिलो वासिङ पाउडर प्रायोजित कार्यक्रम हो नो टेन्सन। प्रत्येक साता ठिक यसै समयमा अर्थात भनौ शुक्रबारको 8 बजेको कान्तिपुर ढाएपछि आउने गर्दछ र यो कार्यक्रम सामाजिक रूपमा राजनीतिक रूपमा जुन पनि विषयमा छ हामी डेंगू प्रहार गर्दै आएका छौं। कसैलाई दुख्न गयो यो प्रहार मै माथि भयो जस्तो लाग्छ भने हामी क्षमा प्रार्थी छौं। हाम्रो ड्युटी पनि गर्दाखेरि आज हामीले घटनाको रूपमा थप्पड प्रकरणलाई लिएका छौँ। प्रकरण भनेपछि यहाँलाई क्लियर भयो पनि अब हाम्रो कार्यक्रमतर्फ लाग। गालामा त पाँचै औलाको डाम बसालेछ नि, कसरी हानेछ नि? कति हान्यो भनेर केही हानेर कि फेरि हानेर देखाउनु पर्यो। आएर बजेले झ्याम गालामा बजारे र यस्तो गर्यो, कस्तो बजारे चरटो अरटो। अनि चर्को दिनु पर्ने थिएन आफूले पनि? आन्दा मलाई दुख्यो, दुखेर भोक मेटिन्छ त, सोचेर जानु पर्दैन। पार्टी प्रवेश गराउनलाई गएको, पार्टी प्रवेश गराउँदा गराउँदै मेरो गालामा भूकम्प गयो 9 रेक्टर स्केलको। 9 रेक्टरलाई देखाउने हो कि के भन्ने भने सोचिरहेको छु। डाक्टरलाई जित हुनु छैन मलाई, नभए देखौ न त। डाक्टर वैद्य कसैलाई पनि देखाएन, उनीहरूकै फरक मत आएको बेलामा मेरो गालामा। हे भगवान्! नमस्कार हजुरमाथि वज्रपातै भएछ नि? वज्रपात भएको होइन, हातपात भएको। भनेपछि अबदेखि कार्यकर्तासँग भेट्न जाँदा के हुन्छ त? अबदेखि कार्यकर्ता भेला भएको ठाउँमा जाँदा टन्न डोरी पठाउँछु। होइन, किन डोरी पठाउने? कार्यकर्ताको हात बाँध्न। अब हातै बाँधेपछि कसरी हात उठाउँदा र मोराहरूले त्यसपछि थाहा हुन्छ। ए हजुर, अनि त्यो हातपातलाई कसरी लिनु भएको छ हजुरले? त्यसलाई मैले झिना मसिना कुराको रूपमा लिएको छु। के का झिना मसिनाका कुरा? रातभरि अय्या अय्या भनेर कराएर सुत्न दिएका होइनन्, अझ झिना मसिना रे। अनि हजुर चर्कन हान्दा हजुरले के देख्नु? भाइले के देख्यो? चारैतिर निलै देखेँ नि मैले त। त्यस्तै हो, गाला सबैको एउटै हो। मैले पनि त्यस्तो कुरा भन्न सकिँदैन र भनेर व्यापक रूपमा त्यसलाई हामी के पनि गर्न सक्दैनौ। तर सबभन्दा ठुलो प्रयोगत्मक ढङ्गबाट हामी जसरी अगाडि बढ्छौ त्यो अगाडि बढ्नुबाट नै अहिले ठिक होला। अब जनताले के बुझ्ने त? भनेपछि अब नेतादेखि जनता हेर्नुहोस्, अब यो रुष्टताको आएन। जहाँसम्म थप्पडको त्यो थप्पड मलाई हानेकोमा कतिपय मानिसहरूले खुसी पनि व्यक्त गरिरहेको अवस्था मैले देख्यो र त्यो अब लिन्छु भने जुन यो समाधानको रूपमा यसलाई लिनु पर्छ। आज मलाई परेको छ, त्यो पर्छ अरूलाई पनि पर्न सक्छ भन्ने कुरालाई गम्भीर नजर राखेर यस्ताको भत्सना गरिनु पर्छ र यो तल्लो तबका दिएर माथि तबका मान्छेहरूले सम्बन्ध जरुरी छ। अनि तपाईँलाई यो जुन हानि हो थप्पड हानेपछि तपाईँले जताको नेपतिको मुख के पाउनुभयो? अब हेर्नुहोस्, यसलाई यो मान्छेले थप्पड हान्यो भन्नेमा पुरै मानिसहरूले राजनीतिक भित्तमा पनि यसलाई व्याख्या गर्नु हुँदैन। अहिले यो सञ्चार माध्यम राखेका छ जुन थप्पड हानेलाई लिएर बनाई चाँगले प्रस्तुत गरिएको छ र जनतामा भएको जुन एक किसिमको असन्तुष्टि छ र त्यो असन्तुष्टि जाहेर भएको छ त्यो थप्पड भन्ने जुन प्रकारको विचार छ म त्यसको पुरै खिलाफ छु। अनि के त अब यो थप्पड तपाईँमा जुन थप्पड परेछ अबका दिनहरूमा त्यस्ता कार्यक्रमहरूमा फेरि अरू नेता पनि थप्पड पर्न सक्छन्? थप्पड पर्न सक्छन्। हेर्नुहोस्, म त अब कुनै पनि कार्यकर्ताको 1 मिटर वरपर त बस्थे बस्दैन। जहाँसम्म अगाडि जानु परेको छ भने पनि म प्रहरीलाई 2 हात चाप्पसम्म त लगाएर मात्रै अगाडि गएर भाइ के छ हाल खबर भनेर सोध्नेवाला छु। हेर्नुहोस्, जुन प्रकारले मलाई प्रहार भएको छ त्यो प्रहार म अहिले पनि तपाईँको सामु म शब्दमा बयान गर्न सक्दिनँ। हेर्नुहोस्, अकस्मात याद राख है बुढा, मैले भनिदिएको छु आउने शनिबार पनि फेरि जानु छ क्यारे। मैले भनिसकेँ म सुरक्षा कर्मीहरूलाई सबैको हात बाँध्न लगाएर मात्रै लाउँछु। मराहरूले मलाई टिका लाउनु जाने मान्छेलाई थप्पड हान्छन् त। टिकाले आशीर्वाद हो, आशीर्वाद प्राप्त गर्ने मान्छेले थप्पड प्रहार गर्यो भनेपछि तपाईँको आशीर्वाद चाहिँ उनीहरूलाई सही भएन जसले? यस्तो हो, जुन आशीर्वाद उहाँहरूले दिनुभएको थियो त्यो सही नभएर त्यसको विपरीत थप्पड प्रयोग भयो। दक्षिणा स्वरूप आशीर्वाद उहाँले दिनुभयो, दक्षिणा स्वरूप दक्षिणा के अरे थप्पड प्रयोग भयो नि त। अब हेर्नु जहाँसम्म यो थप्पड छ, यो थप्पड चाहिँ लोकतन्त्र माथि परेको मलाई सिङ्गोसम्म यसको जुन यो शान्ति प्रक्रिया छ, जुन निर्माणको काम हामी जुन द्रुत गति गरिरहेका छौँ र छ महिनाका निर्माणको जुन प्रकारको प्रयास भइरहेको छ, यति ठुलो तान्त्रिक अभ्यास माथिको थप्पडको रूपमा मैले त्यसलाई व्याख्या गरेको छु। अनि के तपाईँले नुन पानीले सिक्नु भएको छैन के हो, तपाईँ गाला त सुनिरहेछ। अब हेर्नु जहाँसम्म नुन पानीको छ, घरमा नुनै सकिने गरी बुढीले सेकी दुखाइ कम भएको छैन। अब यो जनताको दुखाइको हात हो, यो चाहिँ मुटुभित्रै बित्छ तपाईँहरू जनताको आक्रोशको रूपमा होइन, त्यो पक्कै पनि त्यो विपक्षी पार्टीको उसका हातमा आएर अथवा कुनै पनि यो यस्ता तत्त्वहरूबाट सञ्चालित थप्पड हुन सक्छ मेरो गालामा परेको। अब यो हजुरहरूकै पार्टीमा आइरहेछ, कतै तपाईँहरूकै पार्टी खान लगाएको भन्ने सल्लाह त तपाईँ त्यो पनि हुनसक्छ, त्यसै पिटीको चलखेल पनि हुनसक्छ, त्यो थप्पडमा थप्पडमा गोली पनि हुनसक्छ त्यसले हानिरहेछ। कम्ती त्यस कारण थप्पडबाट चाहिँ त बुझाइस आइ कमसे कम यसले सेक तिमी हाने भए त सेकेर काम थियो जलाउनु पर्थ्यो। भनेपछि यो नेपाली जनताको थप्पड यसलाई स्वच्छ नभन्नु, स्वच्छ भन्नुहोस् यसरी त्यो थप्पड मेरो गालामा प्रहार भयो कि मैले पन्ध्र मिनट त पनि देखिनँ, मैले त आज कुनै यो बाह्रै के हो। नुन पानीले मैले तपाईँलाई भनेको होइन नि, मैले त आफ्नै बुढालाई पो भनेको त। अनि सरकार कहिले गठन गर्नुहुन्छ त, म्याद पनि सकियो क्या? म्याद सकिएर केही पिर छैन, हामीलाई म्याद थप बानी परिसकेका छ, यो कुनै पनि प्रकारको तपाईँहरूले चिन्ता गर्नु पर्दैन। अनि जनतालाई सुरक्षा, मेरो आफ्नै सुरक्षा छ, जनताको सुरक्षा कसरी दिने कुरा, अब सबै जनताको हात बाँधे मात्र शान्ति सुरक्षा आउँछ। हेर्नुहोस् जहिलेसम्म त्यस प्रकारका घटनाहरू घट्ने गर्दछन् जस प्रकारमा प्रत्येक नागरिक नेतालाई थप्पड हान्नको लागि प्रेरित हुन्छ, जबसम्म यस्ता क्रियाकलाप भइरहेछन् शान्ति सुरक्षामा कहिले पनि प्रगति हुँदैन र यो कुराहरू निरन्तर भइरहेको छ। अनि जनताको हात बाँधेपछि कसरी काम गर्ने त? जसरी मन गर्न मन लागेको छ त्यसरी नै गर्छन्, तर शान्ति सुरक्षा हुन्छ त्यो सबभन्दा ठुलो कुरा हो। थप्पड हान्ने हातले पिस्तोल हातले पड्काउने अनि जति पनि शान्ति सुरक्षा खलबलाउने काम गरेको छ सबै मेरो विचारमा हातले गरेको छ, त्यही भएर हात बाँध्नु पर्छ भन्ने कुरामा अब हामी सम्पूर्ण नेपाली जनताहरू एक हुनुपर्छ र नेताहरू कार्यकर्ताहरू एकमत भएर नेपाली जनताको हात बाँध्नुपर्छ, जसले गर्दाखेरि अपराधमा कमी आउँछ। यो हामीले राम्रोसँग बुझेका छौँ, तपाईँहरूले पनि हात बाँधे जस्तै भइरहेको छ, काम केही गर्नु भएको छैन, न देशमा नयाँ संविधान नै ल्याउनु भयो न त सरकारै बनाउनु भयो, के सरकार गठन किन सरकार गठन गर्न सक्नुभयो ल भन्नु त। अब सरकार गठन गर्नलाई तपाईँलाई जिम्मा दिए तपाईँ गर्न सक्नुहुन्छ? हाम्रो त लेख्ने काम, सरकार गठन गर्ने काम हाम्रो। त्यसो भए तपाईँहरू किन बोलेको? बटन हामी गरिहाल्छौँ, तपाईँलाई चिन्ता गर्नुपर्ने आवश्यकता छैन जस्तो लाग्छ मलाई। कहिले बनाउनुहुन्छ त सरकार? बनाएपछि सबभन्दा पहिला त भन्छौँ, थाहा पाउने हो तपाईँहरूको, नभए पनि ठेरम ठेर तपाईँहरू त्यसै पनि आइहाल्नु। होइन के होइन, यो सरकार बनाउने कुरा उहाँलाई अहिलेलाई नसोध्नुहोस् न के। उहाँलाई नसोधेर कसलाई जोगाएर सोधौँ त सरकार कहिले बन्छ? तपाईँलाई यो थपडामा कसको हात जस्तो लाग्छ ल स्पष्ट रूपमा? अब हात जानुसकेको भने अरूको हात, मेरो मतलब मैले भन्न खोजेँ, हुन्छ नि एउटा विपक्षी पार्टीको हात हुनु, आफ्नै पार्टीका प्रहार हुन्थेन मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ मलाई। होइन, यो थप्पड हान्ने परम्परा के परम्परालाई के भन्नुहुन्छ त तपाईँ? यो थप्पड हान्ने जुन प्रकारको परम्परा छ गलत परम्परा भन्छु, यसरी थप्पड त हान्न पाइँदैन। अब तपाईँकै पार्टीमा थप्पड पनि हान्ने, तपाईँकै पार्टीमा थप्पड पनि खाने, होइन? अनि यो थप्पडै थप्पडको चर्चा छ नि त पार्टीमा, के हो यो? हेर्नुहोस् मलाई के लाग्छ भने यो मुलुकको हाम्रा यहाँ मन थप्पड पनि खान्छ, द्वारा यो किसिमको अराजको छ यो मुलुकमा, शुद्धिकरणको लागि, अपराध न्यूनीकरणको खातिर र स्वच्छ समाजका लागि ती अरूलाई बाँध्न जरुरी छ, र ती अपराधी हान्न गाह्रो भएको कारणले गर्दा पूर्ण नेपाली जनताहरूको हात बाँधिदिनुपर्छ र यो समस्याको समाधान। यो अपराधिक हातहरू कसको छ तपाईँले भन्न खोजे पार्टीको? तपाईँ एउटा घर बस्नु, हेर्नुहोस् हाम्रो पार्टी किन अनुशासनमा बस्दै आएको छ त्यो हाम्रो पार्टीको काम हुँदै होइन। तपाईँको पार्टीको काम नभए पनि यो एउटा जनताको स्वच्छ भारतको काम हो, जुन जनताले देखे, जुन जनताले नराम्रो काम गरेर देखे, अब केही हुँदैन यी नेताबाट भनेपछि थप्पड हान्नुमा तैँले अगाडि सरे त यसमा। तपाईँलाई एउटा कुरा भने, हाम्रो पार्टीको जुन छ त्यो मान्छे होइन भने कसरी? हाम्रो पार्टीको सिद्धान्त के? यता पनि निर्णय नगर, निर्णय नगर्ने यदि त्यो थप्पड हानु कि नहानु भन्नु बस्थ्यो, यसरी ठिहाल्ने भएको कारणले गर्दा त्यो हाम्रो होइन भन्ने ठहर हाम्रो पोलिटिक ब्युरो बैठकले गरेको छ। अनि तपाईँको विचारमा चाहिँ के छ? तपाईँको अर्को विपक्षी पार्टीले थप्पड हान्यो भने यसरी ढ्याम्मै हानिहाल्ने काम त के त्यो काङ्ग्रेस कि माओवादीले गरे? अब हाम्रो पार्टीको पनि हानु कि नहानु, फेरि हानु कि नहानु त्यस्तो हुन्थ्यो, र यो हानिसकेको कारणले गर्दा त्यो हाम्रो पार्टीको होइन। तपाईँको पार्टी पार्टीमै मात्रै खालि थप्पड हान्ने, अत्यन्त फ्याट्टै हानिहाल्नु भयो त तपाईँकै पार्टीको मान्छेले, होइन? तपाईँले अरू पार्टीलाई एकदम अन्धारोमा राख्न खोज्नु भएको छ, अलिकति अन्यलमा राख्न खोज्नु भएको छ। तपाईँ यसरी बुझ्नुहोस्, एउटा मलाई थप्पड हान्यो भनेर तपाईँ त्यसलाई जनताको नाम दिन नदिनुहोस्, कुरा बुझ्नुभयो? एउटा कार्यकर्ताले खराब काम गर्यो भन्नेमा सम्पूर्ण हाम्रो पार्टी त्यस्तो हुँदैन। तपाईँले जुन तपाईँको जुन अहिले तपाईँ अहिले उचाली गरिरहनु भएको छ, तपाईँ कलम चलाउनुहुन्छ, तपाईँको गालामा पनि मलाई परेको त्यो थप्पड परेको भए तपाईँको कलम बन्द हुन्थ्यो, कमसेकम मेरो मुख बन्द भएको छ। हेर्नुहोस्, तपाईँको गालामा थप्पड पर्यो एकदम अब नराम्रो भयो, तर 601 यो थप्पड एकदम गुन्जनीय। हेर्नुहोस् तपाईँ अब यो तपाईँहरू यसलाई कुरा यति उचाल्नुहुन्छ, यति यति तपाईँहरूले गरिरहनु भएको छ, तपाईँले यो तपाईँ हल्ला गर्नु जानुहोस्, केही नाप्दैन, पोस्टरै छाप्दैनस्। baby, hurry and fill my desire. Don't you know that I love you? Come, honey, let me give my love to you. Attention. यसो गरौँ, कफी खाने हो कि? कफी नखाउ, जाडोमा तापकलाई कफी खाने हो, अघि नै गएर तातिसक्यो, अब के कफी खाने? तपाईँ नखाए पनि म खान्छु नि. अब एकैजनालाई मात्र त के चिया बनाएर ल्याउनु, कफी बनाएर ल्याउनु? होस् म बरु ल्याउँदिन. नखुवाउने भाइ किन सोधेको त? सोध्नु पनि नहुने हो र भने सोधेमा केही भएको त छैन होला नि. होइन, हल्ला नगर्नु, गाला टन्टन, यो टन्टन गरेर दुखिरहेछ कि, हल्ला गर्नु. यसो सर, दुखेको भए पेन किलर खानुहोस्, ठिक भइहाल्छ. कति औषधि खाएँ, वैद्य कहाँ धाएँ, डाक्टरलाई देखाएँ, निको भएन. तपाईँको त्यो गोप्य रोग के रहेछ, के रोग हो तपाईँलाई? कुर्सी रोग. जबसम्म कुर्सीमा बस्न पाइँदैन तबसम्म मलाई यो रोगले छोड्ला जस्तो छ. श्रीमानज्यू के खानुहुन्छ बरु साँच्ची? सहमतिको सरकार. हे भगवान, त्यसो नहुने कुरा पनि खान्छु भन्ने हो भने त्यो कहिले पुरा हुँदैन कि? त्यो पुरा नभए के पुरा हुन्छ त? केही पुरा हुँदैन बुढा, कहिले झन्डा हल्लाउँदै हिँड्ने हो? खै, मलाई त पुरा होला जस्तो लागेन. झन्डा चेन्ज भएपछि तपाईँहरू चेन्ज मात्र गरिराख्ने हो कि क्या हो? कहिले के चेन्ज, कहिले के चेन्ज, अब अहिले आएर राखिदिए झन्डा चेन्ज? तपाईँ बढी प्रश्न नगर्नुहोस् न, उहाँको स्वास्थ्य अलिक खराब छ कि, बुझिदिनुहोस् न त्यस्तो कुरा त. के भएर उहाँको स्वास्थ्य खराब हो? तपाईँ डाक्टर हो, तपाईँलाई सबै विवरण भन्न न. मलाई त ज्वरो नै आउला जस्तो. अब यसै गरी सबैलाई ज्वरो आउला जस्तो बिहेर भए, महँगी लोड सेडिङ, हत्या, लुटपाट भइराख्यो भने सबै नेपाललाई यसै गरी ज्वरो आउँछ है. भाइ, तिमीलाई अहिले बोल्न नसक्ने बनाउँछु अनि थाहा हुन्छ. कसरी कसरी मलाई बोल्न नसक्ने बनाउँछु ल भन्नु त? मुखमा पट्टी लगाएर. मुखमा पट्टी लगाएर कोही मान्छे बोल्न नसक्ने हुन्छ? पट्टी खोल्न सक्दैन हामी नेपाली? के कुरा गर्छ मैले नेपाली? तपाईँहरूले थप्पडलाई, त्यो जुन मेरो गालामा परेको थप्पड छ, त्यो थप्पडलाई यसरी अति रञ्जित ढङ्गले प्रस्तुत गर्नुभयो र मानु त्यो थप्पड हान्ने व्यक्ति सामान्य नभएर त्यो हिरो हो, त्यो नायक हुँ कथाको, र म स्वयं खलनायक हुँ. तपाईँले त्यस ढङ्गले प्रचारित गर्नुभयो, त्यसमा हाम्रो पार्टी खेद प्रकट. ए हजुर, तपाईँ खेद प्रकट नगर्नुहोस्. ऊ बेलामा उहाँ अमेरिकामा कुन चाहिँ राष्ट्रपतिलाई पनि प्लाङ जुत्ता प्रहार गरेको थिएन. हेर्नुहोस्, कमसे कम जुत्ता प्रहारबाट चाहिँ के भयो भने त्यो एक जुत्ता हात लाग्यो. त्यो जुत्ता अहिले उहाँ उसमा पुरा बिक्री वितरण राखे होला. त्यो कुरो छोड्नुहोस्, अब तपाईँको गाला र गालाको नाप, थप्पड हानेको नाप र उसको गालाको यो पातलोको नाप पनि अब ठ्याक्क राखिन्छ. त्यहाँ के कुरा गरेँ मैले? के कुरा गरेँ? एउटा मानिसले, सामान्य मानिसले को त्यो पागलपनले आएर त्यो स्टेजमा आएर थप्पड हानेको त्यो निकृष्ट घटनालाई तपाईँहरू उत्कृष्टताका साथ जसरी प्रस्तुत गरिरहनु भएको छ, त्यो म प्रतिको पूर्वाग्रह भन्ने हो भन्ने पनि ठहर हाम्रो पोलिट ब्युरोले गरेको छ, यसमा पनि खेद प्रकट गर्दछ. अब यसरी नै तपाईँ त्यसरी आफ्नो खेद प्रकट गर्नुहुन्छ भने अब रिस, तपाईँ हेर्नु, रिस प्रकट गर्न सक्दिनँ त्यही खेद प्रकट गर्ने त हो. जनता प्रति तपाईँहरू प्रति रिस छ, त्यो रिस जनताले कहाँ पुग्ने भन्दाखेरि अब हो यिनै थप्पडहरू मार्फत तपाईँहरूलाई प्रस्तुत गर्दै जाने हो. ठिक छ, त्यसो भए त्यही गर्नु. जो जो मान्छेलाई रिस उठेछ त्यो संविधान सभा भवनभित्र सब मान्छे छिराइदिनुहोस् अनि थप्पडै हानेर समाधान हुन्छ. संविधान सभामा छिराउनै पर्दैन. हेरौँ अब कसले पार्टी पार्टीमा प्रवेश गराउँछ, कसले पार्टी परिवर्तन गर्छ, कहाँ कहाँ कार्यक्रम राख्छ, त्यही कार्यक्रमहरूमा त्यही जनताहरू आएर थप्पड हान्ने. यस्तो हुन्छ भने अब हामी निसन्देह के गर्छौँ भने अब हाम्रो त्यहाँ हामी जाँदैनौँ त्यस्ता कार्यक्रममा, हाम्रो टेप मात्र बस्छ. तपाईँहरूको कार्यक्रम नबस् बरु, टेप मात्र सेपै नबस्नु. तपाईँहरू यहाँले पत्रकारिताको धर्म निभाइरहनु भएको छैन, तपाईँ आफ्नो किसिमको आक्रोश बोलिरहनु भएको छ. तपाईँ पनि कुन पार्टीको पत्रकारलाई भन्नु? हेर्नुहोस्, म जनता पार्टीको, यहाँ कि त्यही थप्पड हान्ने पार्टीको भन्दा पनि केही फरक पर्दैन. तर एउटा कुरा विचार गर्नुहोस्, तपाईँहरूको गालामा यदि त्यो थप्पड नपर, आजको यो थप्पड पर्नाले धेरै नेताहरूका गालामा आशंका व्यक्त भएका छन्, थामेर बसिराखेका छन्, आशंका व्यक्त भएका छन्, गाला धेरै दुख्न थाल्यो. यो भाइ कति बोलेको, मुस्किल पर्यो. बड़ी मुश्किल है खोया मेरा दिल है कोई उसे ढूंढ के लाए ना. कोई भी नहीं तेरे खुदा उसकी अदा है बड़ी मुझे नहीं पता यसको मर्मत गर्नु पर्यो तपाईँहरूलाई हेर्नु भएको छैन सर यसलाई सार्वजनिक मुद्दा हुन्छ तपाईँहरू तिमीहरूकै हातमा क्या रे सार्वजनिक ठाउँमा पढाने त पछि त अब भेट्न नि पर्ने जहाँ भेट त्यहाँ मैले पड्किन हानेर भन् तैले के जाने जस्तो सोचेर थुप्रो हाने झिङ्गाले पनि रोगले पनि देशमा झन् सानो मान्छे भएर ठुलो कुरा किन मुख होइन हामीले चाहिँ मुखले बोल भनेर कहीँ लेखेको होला लेखेको छ भन जिब्रो धेरै चला यसको जिब्रो थियो जिब्रो के केराको पातहरू छ कस्तो खालको मान्छे परेछ यो अरू कुरा सुखा गर स्वाही हानेर हुन्छ स्वाही हानेर हाम्रो देश स्वागत हुन्छ नेताले हान्नुहुन्छ त हुनु पर्यो नि अब हो यसलाई थप्पड हान्यो अब यसले अब भन्नु पर्यो सबै नेतालाई मलाई थप्पड हान्यो तिमीहरू पनि विचार गरेर बोल है साथी हो नत्र थप्पड खान्छौ भन्नु पर्यो थप्पड हानेर हुन्छ तिमीलाई तिम्रो घरको परिवारले गल्ती गर्यो भने तिमीलाई थपडा हुन्छ हुन्छ हुन्छ हान्नु पर्यो को को परिवारको को अध्यक्ष को अध्यक्षलाई थपडा हान्ने मैले यसले त खतम पार्यो ए यो केटा यो को यो यो यो यो हो कि जस्तो छ साहब चोरले चोरी गरेछ नि त्यो पनि दिउँसै थाहा पाउनु भयो अब चोरले चोरी गरे नगरे के सत्र लाग्छ राति लोड सेड गर्दाखेरि सामान नभेटिने कारणले गर्दा दिउँसै तोरायो होला। अनि उहाँ चाहिँ को नि? थप्पड हान्ने मान्छे रे, थप्पड होइन, हामीहरूले पिस्तल हान्ने मान्छे सम्हाउन नसकेर थप्पड हान्ने मान्छे सम्हाउन लागेको हो साहब। चप मैले ठुलो अपराध गरेछ। होइन, मैले के अपराध गरे? आज मुख मुख लाग्छस्, खोरमा पछि पछि थाहा पाउँछस्। कुन खोरा? कुन खोरा? बाख्रा खोरमा? पुलिसको खराइ छ, बाख्रा खोर सफा हुन्छ रे, पुलिसको खोर त त्यति कति फोहोर हुन्छ रे। सफा ठाउँमा बसलाई ससुरा ल्याएको हो र भनेपछि तिमी ससुराले जाँदा मात्र सफा ठाउँमा बस्दो रहेछौ होइन त? उठा त, अब खुट्टै उठाउने भएन भए कराते जाने भए खुट्टै उठाइदिन्थे, फाइट हानिदिन्थे, त्यही भएर हातमा नउठे। थप्पड हान्दा के भयो होला भन? उहाँलाई चाहिँ के भयो थाहा छैन, मेरो चाहिँ हात दुख नराम्रो छ। तपाईँलाई थाहा छ, तैँले हात हाल्दा उहाँको नाकमा चोट लाग्यो। तपाईँहरूलाई उहाँको नाकमा चोटको पिर छ, हामी जनतालाई अब चोटको कुनै मतलब छैन। तपाईँहरूलाई के मतलब? तपाईँलाई हामी हाने पो मतलब छ, हामी हाने त के मतलब छ? तपाईँलाई चोट जनतालाई यहाँ थाहा थिएन, भनेको बेला सरकार बन्दैन, भनेको समयमा संविधान पाउँदैनौ, देशमा जनताको लागि केही गर्छ कि भनेर पठाएका यी नेताहरूले केही गरेन। महँगी, लोड सेडिङ, अशान्ति खेप्दा खेप्दा नेपालीको छातीमा घाउ लाग्यो छ, त्यसैले यही घाउको पीडा घाउको पीडाले थप्पड हान्ने कि डाक्टर कहाँ जाने? त्यसलाई केयरकारको लागि भित्र लैजा। ए, कपी र कलम ले त, यी म केयरकार केयरकार गरिहाल्छु ले। कापी र कलम ल्याउनुहोस् न, म यही केयरकाप गरिदिइहाल्छु नि। त्यसो भन्नुहोस् हाम्रो केयरकापको बारेमा थाहा छैन। तपाईँहरूले केयरकार अर्कै तरिकाले गर्नुहुन्छ क्या? म त फेरि होइन, तपाईँ हानु मलाई हान्ने, म अब यस्ता नेताहरूको कार्यक्रममा जहाँ पनि जान्छु म थप्पड हान्छु। अब बाहिर गइस भन्न हान्छस् तैँले थप्पड? क्या बाहिर जानु? बाहिर जानुपर्छ, म जस्तालाई ठिक पारेर छोड्छु, बुझिस्? हेर्नुहोस्, तपाईँले ठिक पारेर पर्दैन। आज यो भ्रष्टाचारी तपाईँहरूको नेताले गरेर देश सुन्ने भएको छ, देश सुतेको छ, त्यस तसर्थ आज यो रात पनि सुतेको छ। श्रोताहरू, आजको लागि समयले विदा लिनुपर्ने संकेत दिइसकेको छ। प्राविधिक मित्र लक्ष्मी, अनि यसै गरी म दीपक, म केशव नेउपाने, म गोपाल नेपाल सिस्टे, अनि म अम्बिका पनि हुलवासिङ पाउडरद्वारा प्रायोजित कार्यक्रम हुल नटेन्सनबाट विदा चाहन्छु। नमस्ते, शुभरात्री। शुभरात्री। The boy, here for your other activity, after to be thought they call it, but it's the whole cast of the routine. You lay a hard guard of war, the fight of my people, the big guard of war. When he died, within his immigrants, and it's on a die. It's on a die. Sati mame to, yo choto, go to, kamar ma pepe to, so there are my life. Mana to dhani, paune ma say. शिरमा मेरो कम्बरमा पेटी माझे हेर्दा केटा केटी कुरा गर्छौ जेठी हामी जस्तो पाउँदाहरू भेट्छन् मरी मेटी भोलि कुरा गर्छु तिम्रो माइतीलाई भेटी ए होइन भने करियो तामालाई सोधरामालाई आहा करियो तामालाई सोधरामालाई गर्छ बुढो रुनीको दाजु ए होइन भने करिलो तामालाई सोधरामालाई आहा करिलो तामालाई सोधरामालाई होलीको भन्छौ दर्शन ढुङ्गा आगो त चुलैमा सोधरामालाई गीतैको माया घरबार रहेछौ मै परो भुलैमा सोधरामालाई छातीमा मेरो यो छोटो बोटो पाउँछन् तिमीले म जस्तो केटो एक दुई तिन चार पाँच जस्ता हात चढी भन्नु म मान र मेरो बात राख्दैछु खुसी दिनेछु माछु पनि ज्यान पनि दिनेछु हात थाम्नेछु साथ दिनेछु तिमीलाई धेरै माया गर्नेछु आहा कल्दी लोटामालाई सोध रामालाई आहा म जस्तो कोही केटो सोध रामालाई आहा कल्दी लोटामालाई सोध रामालाई आहा कल्दी लोटामालाई सोध रामालाई आहा कल्दी लोटामालाई जाने कि नजाने तालको पानी waiting, baby, so me. सालम छिन छिन मेरी सौनी घुम्न जाऊ घुम्न जाऊ घुम्न नगरकोट घुम्न जाऊ घुम्न जाऊ घुम्न नगरकोट Yeah. the big sweats by my side. Coming to me is too much, you look, that's right. I like the water so get it through my eyes. When I look at you, you are like to everything. I'm a cool boy, and I know that you're my heart beat. Hope you never want to nigga, I think you feel like this. Mayur ko kalki, mayur ko kalki. Achi tu nirmaya halki ramalki. He won't make it fly. When we're done, get signed. Now it's crazy to die. Pule ko mala, pule ko mala. Uthe ra basho bhame to bana jala. Now it's a ton. Ram jaane, Ram jaane, Ram jaane, Ram jaane. Chiki nazar par de ma jaan jaane, door ki nazar par de ma jaan jaane. Yo, I like the way you talk. Busting to my hood, I like the way you walk. Yo, check out my round flat, what's for my style? Totally like your everything, sign the way you get smart. I got dream for you, never let it be smashed. Yo, I love to bring it back, none other than that. Patu ki kasa, patu ki kasa. Aouti no hami, just go nati kai basa. Just keep it up, I can catch your love, just keep me on.